नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै तपाईँको साथमा छु म लक्ष्मण सापकोटा। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम अर्पण समर्पण। हामी यो कार्यक्रम लिएर हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचार पछि आउने गर्छौँ र करिब करिब 3 बजेसम्म यो बसाइमा हामी बस्ने गर्छौँ र यो कार्यक्रममा हामी तपाईँसँगै प्रत्यक्ष कुराकानी गर्नेछौँ, जसका लागि तपाईँले डायल गर्नुपर्ने नम्बर हो 0556 63 332 र 5 63 333। र यतिखेर कोही साथी सम्पर्कमा आउनुभएको भन्ने इसारा राजबाट मिलिराखेको छ, सिधै उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो? नाम फेरि भन्नुहोस् त। अलि आवाज क्लियर आएन तपाईँको। ईश्वर मुक्तान भन्नुभयो? चोनाम। ईश्वर चोनाल मुक्तान? हजुर। अनि के छ ईश्वरजी खबर? बसी बसौ। खाजा खानु भयो? भयो। आगे नै गर्मी कतिको छ त कोराकतिर अहिले? गर्मी बढिरहेको छ। चर्को घाम लागिरहेको छ बाहिर है? अनि ईश्वरजी के गर्नुहुन्छ? बसी बसाउ। पढाइ अलिअलि अलिअलि। कतिमा पढ्दै हुनुहुन्छ ईश्वरजीले? कक्षा छमा पढ्नुहुन्छ। कोराकमै पढ्नुहुन्छ? हजुर। कोराकमा कति क्लाससम्म छ ईश्वरजी पढाइ? स्कुल 8 क्लाससम्म छ। 8 क्लास त्यहाँबाट पढिसकेपछि तपाईँ 9 र 10 पढ्नको लागि चाहिँ कहाँ झर्नुहुन्छ? भण्डारा झर्नुपर्छ है? हजुर। भनेपछि अब 8 कक्षा पास गरेपछि भण्डारा पढाइको लागि झर्नै पर्यो। हजुर। हुन्छ ईश्वरजी, हामी कार्यक्रम अर्पण समर्पणमा छौँ। अब बज्ने भाका तपाईँ कसको लागि समर्पण गर्न चाहनुहुन्छ? हजुरको लागि। धन्यवाद। फोन उडान दादाको लागि भन्नुहोस्। घरबाट लागि साथीहरू प्रेम प्रजल प्रवीण कुमार सेरे रूपचन्द तिलक सम्पूर्णलाई। हुन्छ ईश्वरजी, कार्यक्रममा फेरि पनि सहभागिता जनाउँदै गर्नुहोला। अहिले भने तपाईँसँग छुटिन्छौँ। नमस्कार। हस् नमस्ते। ईश्वर आउनु भएको थियो कोराकबाट, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ, विदा पनि भइसक्नु भएको छ। फेरि पनि अर्को साथी सम्पर्कमा आउनु भएको छ भन्ने इसारा यतिखेर राजको। हेलो, तपाईँ पनि सम्पर्कमा आएर आफ्नो समर्पण आफ्ना प्रियजनको लागि राख्न सक्नुहुन्छ। 0556 63 332 र 5 63 333 यो नम्बर डायल गर्नुपर्ने हुन्छ। यो हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। र यतिखेर अर्को साथी सम्पर्कमा। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्नुभयो? जुटपानी 4 बाट रन्जु लामा। रन्जु लामा जुटपानी 4 बाट। हजुर। रन्जु जी के गर्नुहुन्छ? म यतिकै बसी बसाइ दादा। बसी बसाइ। अनि खाजा खानुभयो? भइसक्यो। अनि जुटपानीमा अहिले कस्तो छ, गर्मी कतिको बढिरहेछ? गर्मी भइरहेछ दादा। बेसरी घाम लागेको छ है? हजुर। अनि रन्जुजीले अध्ययनलाई कहाँसम्म पुर्याउनु भयो? हजुर रन्जुजी, हजुर अध्ययनलाई कहाँसम्म पुर्याउनु भयो भन्न खोजेको मैले? मैले त केही पनि बुझेन नि त। केही बुझ्नु भएन? मेरो आवाज सुनिरहनु भएको छैन? हजुर, राम्रोसँग सुनेकै छैन, राम्रो आएकै छैन। हो र राजी, आवाज सुनेन भन्दै हुनुहुन्छ। हुन्छ, तपाईँको समर्पण राख्न सक्नुहुन्छ यतिखेर। विशेष गरी हजुरलाई धन्यवाद। अनि विदेशमा रहने श्रीमानको लागि, छोरा छोरी अनि बुवा मम्मी अनि कोराङमा बस्ने राजकुमार भाइको लागि, अनि रन्जु लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि। हुन्छ रन्जुजी, सम्पर्कमा आइराख्नुहोला आगामी कार्यक्रममा पनि। अहिले भने छुटिन्छौँ। हस् नमस्ते। रन्जु लामा आउनुभएको थियो जुटपानीबाट र उहाँले आफ्नो समर्पण राखेर गइसक्नु भएको छ। यतिखेर राजले आफ्नो रोजाइको एउटा भाकालाई अगाडि सारेका छन्। एकछिन यो भाका सुन्छौँ, त्यसपछि फेरि हामी कार्यक्रममा उपस्थित हुनेछौँ। रेडियो अर्पण 104.5 MHz सँगै रहनुहोला। गुंजी रा